पानी पानी नपिएर तिजको व्रत बस्ने अब छिटै मेरै नामको सिन्दुर पनि खस्ने मैले मन पराएको कान्छीको एउटा बानी खराब छ माया मेरै छ शङ्का धेरै छ माया मेरै छ शङ्का धेरै छ ए माया मेरै छ शङ्का धेरै छ माया मेरै छ शङ्का धेरै छ राम्रोसँग बस खानु भन्छन् बाहिर जाँदा मैले मन पराएको कान्छीको एउटा बानी खराब छ माया मेरै छ शङ्का धेरै छ माया मेरै छ शङ्का धेरै छ ए माया मेरै छ शङ्का धेरै छ माया मेरै छ शङ्का धेरै छ उनको साथ पाएपछि चिन्ता मलाई के को उनको